سبق بھی پڑھا اور بلکہ سبق ریویژن کی تھی ہم نے گزشتہ 10 دنوں کے سبق کی. آج ہمارا سبق شروع ہوتا ہے, سب سے پہلے ہے تجوید کا سبق. ہم ان حروف کے بارے میں پڑھ رہے ہیں کہ جن حروف کو عارضی طور پر موٹا پڑھا جاتا ہے. کچھ حروف ایسے ہیں جنہیں مستقل طور پر موٹا پڑھا جاتا ہے. کتنے حروف ہیں جنہیں مستقل طور پر موٹا پڑھا جاتا ہے؟ 7. اور کتنا ہے؟ 3. میں نے آپ کو بتایا تھا ایک الف بھی ہے جس کو عارضی طور پر موٹا پڑھا جاتا ہے. 7 اور 3 کل کتنے حروف ہو گئے؟ ان 10 میں سے 7 ایسے ہو گئے جن کو موٹا پڑھنا ان کی لازمی صفت ہے, اور 3 ایسے ہیں کہ انہیں موٹا پڑھنا لازمی صفت نہیں ہے. انہیں بعض صورتوں حالتوں میں کنڈیشنز میں موٹا پڑھا جائے گا اور بعض صورتوں میں موٹا نہیں پڑھا جائے گا. اس میں سب سے پہلا حرف ہم نے پڑھا تھا نام, اور دوسرا حرف پڑھا تھا را, اور تیسرا حرف ہے الف. یاد رکھیے کہ الف کو موٹا تب پڑھیں گے جب کسی پر حرف کے بعد الف آئے. ایسے حرف کے بعد الف آئے کہ جس حرف کو موٹا پڑھا جاتا ہے تو ہم اس الف کو بھی پر پڑھیں گے. مثلا الف سے پہلے خ آ جائے, خ موٹا پڑھا جائے گا تو الف بھی موٹا ادا ہوگا. اصل میں الف جو ہے یہ اپنا کوئی مستقل وجود نہیں رکھتا, یہ اپنے سے پہلے حرف کے ساتھ متصل ہو کر اس کے تابع ہو کر کے ادا ہوتا ہے. اسی وجہ سے جس طریقے سے اس سے پہلے حرف کی ادائیگی ہوگی اسی ادائیگی کا اثر الف کے اندر بھی نظر آئے گا. تو اگر الف سے پہلے ایسا حرف ہو کہ جسے موٹا پڑھنا ہے تو الف بھی پر ادا ہوگا, یہ ایک صورت ہوگی. دوسری صورت, اگر الف سے پہلے ایسا حرف ہو کہ جسے باریک پڑھنا ہے تو الف بھی باریک ادا ہوگا. پہلی صورت کی مثال جیسے قرآن کریم میں ہے سورۃ الفاتحہ میں, صراط الذین, را موٹا پڑھا جا رہا ہے اور اس را کے بعد الف آ رہا ہے, لہذا را کو پر پڑھنے کا اثر الف کے اندر بھی آ گیا. یہ نہیں کرنا سمجھ رہے نا, الف کو موٹا اور باریک پڑھنے میں فرق, تو کیا پڑھا جائے گا؟ اسی طرح کسی بھی پر پڑھے جانے والے حرف کے بعد اگر الف آتا ہے تو اس الف کی آواز کے اندر پر ہونا برقرار ہوگا. مثلا صاد کے بعد الف آتا ہے, صاد, اس کو میر صاد نہیں پڑھیں گے, الف بھی پر ادا ہوگا. اور دوسرے کی مثال کہ جس کے اندر ایسے حرف کے بعد الف آئے کہ جو حرف پر نہیں پڑھا جاتا, جیسے قرآن کریم میں ہے لا ریب فیہ, لا, اب اس لا کو پر پڑھنا, لام کو پر پڑھنا ہے یا باریک پڑھنا ہے؟ اس لام کے بعد جو الف آیا ہے تو وہ بھی باریک, اس کو یوں نہیں پڑھیں گے لا ریب فیہ بلکہ لا ریب فیہ, لام چونکہ باریک ادا ہوا ہے تو الف بھی اس کے تابع ہو کر کے باریک ادا ہوگا. قرآن کریم سے آپ نے کل چند مثالیں تلاش کرنی ہیں, 5 مثالیں ایسی کہ جہاں الف کو پر پڑھا جائے اور 5 مثالیں ایسی کہ جہاں الف کو باریک پڑھا جائے. اور آپ نے کچھ پچھلے حروف کی مثالیں بھی قرآن کریم سے تلاش کی ہوں گی. را کے متعلق میں نے کہا تھا, را کے بارے میں مثالیں تلاش کی ہیں تو آپ بتلائیے. किसने तलाश की है? जी रियाज साहब। मैं अपना अल्लाह हूँ। ठीक है, यहाँ रा को पुर पढ़ा जाएगा या बारी? क्या वजह है जी उन्हें साजिश को पुर पढ़ने की? मा अमर अल्लाह में रा को पुर पढ़ना है या बारीक पढ़ना है? न्यास साहब ने बताया पुर पढ़ना है। इसके पुर पढ़ने की क्या वजह है? राफे जबर है। ठीक है जी, कोई और मिसाल? माजा अराद अल्लाह, यहाँ रा पुर पढ़ा जाएगा। क्यों पुर पढ़ा जाएगा आप बतलाइए, क्यों पुर पढ़ा जाएगा? राफे जबर है, बिल्कुल ठीक है। अच्छा जी, आप ये बतलाएं कि यहाँ अराद अल्लाह रा के बाद अलिफ है, इस अलिफ को पुर पढ़ना है या बारीक पढ़ना है? माजा अराद अल्लाह, अरा है ना, अरा, रा के बाद अलिफ है, तो रा के बाद जो अलिफ आ रहा है इसको पुर पढ़ना है या बारीक? बिल्कुल सही, इस अलिफ को पुर पढ़ना है, क्योंकि इस अलिफ से पहले याद था हमारा सबक। कोई और मिसाल? वस्तग़फिरुल्लाह, इस रा को भी पुर पढ़ना है, इसके पुर पढ़ने की वजह बयान करें आप। रा के ऊपर पेश है, बिल्कुल ठीक है। नेट में जो दोस्त सुन रहे हैं वो भी सवालों का जवाब देते रहे, उनके सवाल भी उनके जवाब भी हमारे सामने आते जाएंगे। कोई और मिसाल? लफ्ज पूरा पढ़ना चाहिए, बिस्मिल्लाहिर्रहमान, बिस्मिल्लाहिर्रहमान, इस रा को पुर पढ़ना है कि बारीक? बारीक पढ़ना है। क्यों जी? ये कह रहे बिस्मिल्लाहिर्रहमान के रा को बारीक नहीं बारीक पढ़ना है। आप मुत्तफिक हैं इनके मौकफ पे? जब रा के ऊपर अपनी हरकत मौजूद हो तो आगे पीछे को नहीं देखना। आपने गालिबन उससे पहले हा को देखा कि उसके नीचे क्योंकि जेर आ रहा है, इसलिए नहीं। रा की अपनी हरकत है अगर रा के ऊपर, तो फिर पहले वाले हर्फ को नहीं देखना, पहले वाले हर्फ को तब देखेंगे जो अपने घर शह मौजूद हुए, तो दूजे के घर की करना है जाना है। इसलिए रा के ऊपर अपनी हरकत मौजूद है, क्यों जाए पड़ोसियों के घर? अच्छा जी, कोई और मिसाल? गैरी मग़ज़ूबी, गैरी। अच्छा जी, इस रा को पुर पढ़ना है या बारीक पढ़ना है? क्यों जी, बारीक क्यों पढ़ना है? कोई और मिसाल? शेख साहब आपने नहीं मिसालें तलाश की? जुर्रिया, ठीक है जी, जुर्रिया, इस रा को पुर पढ़ना है या बारीक? क्यों बारीक पढ़ना है? हाँ जी, कोई और मिसाल जी? अरे वाह नहु, इस रा को बारीक पढ़ना है या पुर पढ़ना है? ये यही। अच्छा माशाल्लाह, ला यरजिउन, यरजिउन के रा को पुर पढ़ना है या बारीक पढ़ना है? नेक्स्ट वाले दोस्त आप भी कोई मिसाल दें, आप पढ़ करके मुझे बतलाए ना क्या मिसाल दे रहे हैं। अंजर तहुम, अंजर तहुम रा को पुर पढ़ना है, बिल्कुल ठीक है। आप भी दिया करें मिसालें। कोई और मिसाल दी? अब कौरी हिम, रा को पुर पढ़ना है या बारीक? नग़फिर लकुम, मजरेहा, इस मजरेहा को मिसाल में ना जिक्र करें। मजरेहा की जो रा है उसके अंदर आगे जो है ना, वो चूंकि उसके तलफ़ुज़ के अंदर आगे मजहूल या पढ़ा जाता है, तो इसके पुर या बारी करने से बहस न करें। वो मजरेहा, अगर मजरीहा होता तो फिर हम कहते बारी को। बहरहाल पुर नहीं अदा होगी ये रा। अच्छा जी, और कोई मिसाल? तारीफ, बारीक या पुर? बारीक। कोई और मिसाल? इरफान, इसकी रा को पुर पढ़ेंगे या बारीक? इरफान, बारीक पढ़ेंगे। रज़क़ना, पुर पढ़ेंगे या बारीक? पुर पढ़ के दिखाएं कैसे पढ़ेंगे। रज़क़ना, रज़क़ना, ये जो आपके सामने पारे पड़े हुए हैं ना, इन पारों के ऊपर निशान लगे हुए हैं, ये देखिए नीचे आशे में लिखा हुआ है, ये तजवीजी पा रहे हैं, सब हर्फ को मोटा करें, लिखा हुआ है ना, मसलन अल्हम्दुलिल्लाह रब्बिल रा, इसको सब हर्फ में लिखा हुआ है, सब लिखा है इसकी, सुर्ख निशान पर गुन्ना करें, सुर्ख निशान पर गुन्ना करें, जैसे कबलिक, नीले निशान पर जज़्म हो तो कलकला करें, जज़्म ना हो तो वक्त की सूरत में कलकला करें। देखिए जी जहाँ नीला निशान है तो वहाँ कलकला करना है, वज़ाकना, ये तजवीजी पारा है। अगर रंगों की शनाख्त करके आप सही तजवीज से अदा करने की कोशिश करेंगे, एक पारा भी इस तरीके से पढ़ लिया तो सारा कुरान करीम ठीक हो जाएगा। ये तजवीजी पारा इसीलिए लाया गया है ताकि आप सही तरीके से तजवीज पढ़ सकें। अच्छा जी, कोई और मिसाल, फिरऊन, ठीक है जी, फिरऊन की रा को पुर पढ़ना है या बारीक, जो हर रिफूना, ठीक है, रा को बारीक पढ़ा जाएगा यहाँ भी। तो ये सब आज आपने कोई मिसाल नहीं दी, देख लो छेटिकल देख लो, अगे कट के थोड़े जा जिधर रा नजर आ जाए तो मिसाल दे दो, सर वाह बिल्कुल ठीक है जी, रा को यहाँ पुर पढ़ा जाएगा, रब्बिल आलमीन, नेट वाले दोस्त बतला रहे हैं रब्बिल आलमीन, देखें माशाल्लाह कितनी दूर बैठ के कुरान के शौक में हमारे साथ शरीके महफिल है, रब्बिल आलमीन जी, अराइतल्लज़ी, वाह जी वाह, चौधरी साहब ने जुबानी मिसाल दे दी है, अराइतल्लज़ी, रा को यहाँ बारीक पढ़ेंगे या पुर पढ़ेंगे, सब रा के ऊपर जबर है ना, आरा आई, हाँ रा पर जबर है ना, तो इसकी ये इसको पुर पड़ेगा, तजरी, रा को बारीक पड़ेंगे पढ़ेंगे पुर पड़ेंगे बारीक पड़ेंगे, वो बस शीरी लदीना, रा को पुर पढ़ेंगे या बारीक, कफारातुल, कफारातुल, कफारातुल, रा को पुर पढ़ेंगे या बारीक पढ़ेंगे, पुर पढ़ेंगे, कफारातुल, ठीक है जी माशाल्लाह, हमारी अल्हम्दुलिल्लाह कायदा भी हमें समझ आ गया, जी शेख साहब, लामपुर होता है अगर लाम पर जबर आए तो, अल्लाह के लाम के सिवा बाकी सारे लाम बारीक होते हैं, और अल्लाह का लाम सिर्फ दो सूरतों में पुर होता है, अगर अल्लाह के लाम से पहले जबर आ जाए या अल्लाह के नाम से पहले पेश आ जाए। मैं आपको बतलाता हूँ कि आपको सवाल क्यों आपके जहन में आया, इस वजह से जहन में आया कि आपने ये पढ़ा है कि रा के ऊपर अगर जबर हो या पेश हो तो पुर पढ़ा जाएगा, तो शायद वो जहन के अंदर ये बात आ गई कि लाम के ऊपर अगर जबर हो तो वो रा के कायदे के साथ खलत मलत हो गया, लाम का कायदा अलग है, रा को पुर पढ़ने का कायदा अलग है। हमारा तजवीज का सबक मुकम्मल हुआ, अब आ जाइए ग्रामर के सबक की तरफ, हमने पहले इसमें मौसूल के बारे में पढ़ा था, इसमें मौसूल अगर एक और मुजक्कर चीज हो तो उसके लिए कौन सा लफ्ज इस्तेमाल होगा, अल्लज़ी, और अगर जमा मुजक्कर चीज हो तो उसके लिए कौन सा लफ्ज इस्तेमाल होगा, अल्लज़ीन, अल्लाह ही, और जमा मुअन्नस के लिए कौन सा लफ्ज इस्तेमाल होगा, कितने लफ्ज, दो, पहला लफ्ज अल्लाह की, दूसरा लफ्ज अल्लाह ही, अच्छा जी, तवज्जो फरमाएं। आज हमारे सबक में इसमें मौसूल के चंद ऐसे अल्फाज आएंगे कि जो अल्फाज अल्लजी अल्लजीना से जरा हट कर है, लेकिन मौसूल के माना में वो इस्तेमाल होते हैं। जैसे आपने पीछे इसमें इशारा के सबक में पढ़ा था, कुछ तो हाजा हाजानी हाउलाई की तरतीब के मुताबिक थे, जालिका तिलका वगैरह तरतीब में आते थे, एक गर्दान एक अल्फाज का मजमुआ उनका बन जाता है, और कुछ ऐसे थे अस्मा इशारा के जो इस मजमुए के तहत नहीं आते, इनसे जरा मुख्तलिफ है, हटकर है। कोई एक मिसाल देंगे आप? हुनालिका, हुना, इसी तरह हा हुना, ये चंद एक सम्मा, ये चंद एक अस्माए इशारा हैं कि जो एक गर्दान के तसलसुल में और गर्दान के मजमुए में नहीं आते, हटकर अलग थलग है। इसी तरीके से इसमें मौसूल में भी कुछ ऐसे अल्फाज हैं कि जो अल्फाज इसमें मौसूल के गर्दान के तसलसुल में नहीं आते, उससे हटकर है। सबसे पहला लफ्ज है जी मन। मन का तर्जुमा किया जाता है वो जो, मन का तर्जुमा क्या किया जाता है वो जो। कभी कभी इसका तर्जुमा कौन भी करते हैं, लेकिन जब इसका तर्जुमा कौन करे ना, तो उस वक्त ये सवाल हो जाएगा, कौन, उस वक्त ये सवालिया हो जाएगा, इस माना के हवाले से ये सवालिया हो रहा है, सवालिया लफ्ज हो जाएगा। इसमें मौसूल में जब ये हो तो इसका माना क्या होता है वो जो, और माँ का तर्जुमा भी वो जो, और इसका एक तर्जुमा क्या भी आता है, उस वक्त ये माँ सवालिया हो जाएगा। वैसे माँ के बहुत तर्जुमे आते हैं, माँ का मतलब है वो जो, माँ का मतलब है क्या, माँ का मतलब है नहीं, मुख्तलिफ मतालिब आते हैं इसके। लेकिन जब ये इसमें मौसूल में से होगा तो उस वक्त क्या माना किया जाएगा वो जो। अब आप कहेंगे मन का माने तो दोनों में फर्क क्या हुआ, अहले अरब मन को अकलमंद चीजों के लिए इस्तेमाल करते हैं और माँ को गैर अकलमंद चीजों के लिए इस्तेमाल करते हैं। मसलन अगर इंसान है तो इंसान के लिए क्या बोलेंगे मन, और अगर बकरी है तो उसके लिए क्या बोलेंगे माँ। मसलन कहना हो ये कौन है तो क्या कहेंगे मन, मन हाजा, हाजा का तर्जुमा ये मन हाजा, ये कौन है, और अगर कहेंगे माँ हाजा ये क्या है, समझ आ रहे हैं ना फर्क। मैं बेटी को लेकर जा रहा था तो रास्ते में बकरियां बैठी हुई थी, तो मुझे पूछ लिया ये कौन कौन है बकरी से, अब उसको क्या तमीज, छोटी सी है उसको क्या तमीज के कौन और क्या में क्या फर्क है। अच्छा यही फर्क है मन का और माँ का, मन जो है अकलमंदों के लिए आता है और माँ गैर अकलमंदों के लिए। अब आप कहेंगे कि ये वाहिद है या जमा है, मन वाहिद है या जमा है, ये वाहिद के लिए भी आता है जमा के लिए भी आता है, दोनों के लिए सबके लिए ही आता है। बाज़ अल्फाज ऐसे भी होते हैं ना, जैसे उर्दू के अंदर भी कुछ ऐसे अल्फाज हैं कि वाहिद के लिए भी आते हैं और जमा के लिए भी आते हैं। एक लफ्ज मतलब कौम या लोग, मतलब एक आदमी आया आप लोग कहाँ से आ रहे हैं, और अगर एक जमात आई है आप लोग सारे कहाँ से आ रहे हैं, तो ये इस किस्म के अल्फाज भी थे। अच्छा जी मन और माँ के मुताल्लिक हो गया, आगे है अय्युन। अय्युन, अय्युन का मतलब है कौन सा या जोन सा, देखें आप अगर कौन सा माना करें तो ये सवालिया हो जाता है कि नहीं। इसी तरह आगे एक लफ्ज आ रहा है अय्यतुन, ता के इजाफे के साथ, इसका माना होगा कौन सी, ये मुअन्नस है, अय्यन का मुअन्नस है, तो इसमें भी कौन सा माना करेंगे तो ये सवालिया हो जाएगा। और जौन सा माना, जौन सा या जौन सी, इस माना के एतबार से इसमें मौसूल में दाखिल है। तो आज के हमारे सबक का खुलासा ये हुआ, चार अल्फाज, पहला लफ्ज मन, दूसरा लफ्ज मा, तीसरा लफ्ज अय्युन और चौथा लफ्ज अय्यतुन। मन का तर्जुमा क्या है, वो जो, और कभी इसका माना करते हैं कौन, और ये किन के लिए आता है, अकलमंदों के लिए। मा का तर्जुमा करते हैं वो जो, और कभी इसका तर्जुमा करते हैं क्या, और ये किसके लिए इस्तेमाल होता है, गैर अकलमंदों के लिए। और तीसरा लफ्ज है अय्युन, अय्युन का मतलब जौन सा, और इसका मतलब कौन सा भी आता है, कौन सा मतलब करें तो इसमें सवालिया माना आ जाता है। और चौथा लफ्ज है अय्यतुन, ये अय्यतुन किसका मुअन्नस है, अय्युन का। अय्यतुन का मतलब क्या होगा, कौन सी, जौन सी, जौन सी के माना के एतबार से मौसूल के माना जाहिर है, और कौन सी के एतबार से इसमें सवाल वाले माना भी मौजूद है। याद रखें ये जबर जो मन के मीम के ऊपर है, अगर हम इस जबर को यहाँ से हटा करके यहाँ लगा दें तो ये क्या बन जाएगा, मीम। और मीम का क्या मतलब है, उस वक्त ये हर्फ में चला जाएगा, उस वक्त ये इसमें मौसूल में नहीं रहेगा। एक और बात, बाज दफा अहले अरब किसी को बुलाते हैं, किसी इंसान को मुखातब करते हैं, उस मुखातब करते वक्त उसके लिए जो लफ्ज बोलते हैं उसको बुलाने के लिए, उससे पहले अय्युन या अय्यतुन के अल्फाज लगा, उस वक्त अय्युन या अय्यतुन का माना होगा, उस वक्त क्या माना होगा। और अगर इसके पहले ऐ का लफ्ज मौजूद हो, मतलब या मौजूद हो, तो फिर अय्युन अय्यतुन का कोई माना नहीं करते। मतलब मिसाल के तौर पर, आपको अभी बात नहीं समझ आई, मिसाल से समझ आ जाएगी। तो ये साहब हमारे दरमियान मौजूद है, हम इन्हें समझते हैं ये रजुल है, एंडी रजुल, और मुझे इनका नाम ना आता हो, मैंने बुलाना हो, तो अरबी बोलचाल हमारे यहाँ हो रही हो, तो मैं इनको बुलाऊंगा अय्युहर रजुल, क्या कहूंगा, अय्युहर रजुल। यहाँ अय्युहा का क्या माना होगा, ए। आप सोचेंगे ये हा कहाँ से आ गया, इसको छोड़े कहाँ से आया, अय्यू तो आया ना, इस अय्यू का क्या माना किया आपने, ए। और कभी यू भी कह सकता या अय्युहर रजुल, कुरान में आया है, कुरान करीम में या अय्युहन्नास, अब आप वहां ये ना तर्जुमा कर लेना या ए अय्युहा जौन से नास लोगो, ए जौन से लोगो, या अय्युहन्नास ए लोगो, ठीक है चौधरी साहब। और अगर कोई खातून हो, खातून को अरबी जुबान में कहते हैं मरआ, क्या कहते हैं, मरआ औरत, या इमराआ औरत, अब उसको मुखातब करना हो, उसके शुरू में अय्यु लगाएंगे या अय्यतु लगाएंगे, अय्यतु, उसके कहेंगे अय्यतुहल मरआ, अय्यतुहल मरआ ए औरत, और कभी कहेंगे या अय्यतुहल मरआ, उस वक्त अय्यतुहा का माना करेंगे, नहीं करेंगे। कुरान करीम में है या अय्यतुहन्नफ्सुल मुतमइन्ना, ओ इत्मीनान वाली जान, या ओ अय्यतुहा का तर्जुमा नहीं किया। خلاصہ یہ ہوا کہ ایون اور ایتن کے الفاظ اگر مخاطب کے الفاظ سے ہٹ کر کے آئیں, یعنی کسی کو بلانے کے تلفظ کرنے والے الفاظ سے ہٹ کر کے آئیں, اس میں کسی کو بلایا نہ جا رہا ہو, تو اس وقت ان کا یہ معنی ہوگا جون سا, کون سا, جون سی, کون سی. لیکن اگر ایوہا اور ایتوہا ایسے الفاظ کے شروع میں آ رہے ہیں کہ ان الفاظ کو بلایا جا رہا ہے, ان الفاظ کے ذریعے کسی کو بلایا جا رہا ہے, تو پھر ایو یا ایتو کا کیا مطلب آئے گا؟ تو اب ہم اس میں اضافہ کر سکتے ہیں کہ ایو اور ایتو کا ایک اور مطلب بھی آتا ہے, وہ کیا ہے؟ اور کبھی ان کا مطلب نہیں بھی کرتے. کب نہیں کرتے؟ جب شروع میں یا لگا ہو, یا لگا ہو تو اس وقت ان کا معنی نہیں کرتے. تو یہ کل معنی اس کے ہو گئے چار. ایو کا پہلا معنی کون سا, دوسرا معنی جون سا, تیسرا معنی اے, چوتھا معنی کچھ بھی نہیں. ایتن کا پہلا معنی کون سی, دوسرا معنی جون سی, تیسرا معنی اے, اور چوتھا معنی. چوتھا معنی کب ہوگا؟ اس کا معنی کوئی نہیں کرنا, یہ کب ہوگا؟ جبکہ ان سے پہلے یا آیا ہو. سمجھ آ رہی بات؟ آسان ہے یا مشکل ہے؟ ایک دفعہ میں ریویژن کرتا ہوں. آج ہم نے اس میں موصول کے چند مزید الفاظ پڑھے جو اس میں موصول کی گردان کے تسلسل سے خارج ہیں, جو ہم نے الذی, التی, الذین, اللہ کی وغیرہ پڑھی, اس سے ہٹ کر کے ہے. سب سے پہلا لفظ ہے من. من کا مطلب ہے وہ جو, اور اس کا مطلب کون بھی آتا ہے. دوسرا لفظ ہے ماں. ماں کا مطلب ہے وہ جو, اور اس کا مطلب کیا بھی آتا ہے. اور من اور ماں میں فرق یہ ہے کہ من عقل مندوں کے لیے اور ماں غیر عقل مند کے لیے استعمال ہوتا ہے. اور تیسرا لفظ ہے ایون, اور چوتھا لفظ ہے ایتن. ایون اور ایتن کا پہلا مطلب کون سا, کون سی, دوسرا مطلب جون سا, جون سی, تیسرا مطلب اے, اور یہ وہاں ہوتا ہے جہاں ان کے بعد آنے والے لفظ سے کسی کو بلایا جا رہا ہو, اور چوتھا مطلب کہ ان کا معنی کرنے کی ضرورت نہیں ہے, یہ وہاں جہاں ان سے پہلے یا موجود ہو. کوئی سوال اس کے بارے میں؟ بالکل. من انسانوں کے لیے, جنوں کے لیے, فرشتوں کے لیے اور اللہ کے لیے, سبھی کے لیے استعمال ہوتا ہے. نہیں, تسمیہ کے لیے بھی یہی آئے گا من. کوئی فرق نہیں من میں. من مذکر مؤنث سب کے لیے برابر ہے. اگر کوئی عورت ہے تو کہیں گے من ہاذی, یہ کون ہے, تو من میں فرق نہیں آیا, ہاذی میں آ گیا. اگر کوئی مرد ہے تو کہیں گے من ہاذا, تو ہاذا میں فرق آ گیا لیکن من میں فرق نہیں آیا. من دونوں کے لیے برابر ہے. ماں استعمال ہوگا. ٹھیک ہے, بالکل. ایون حاضر رجل, حاضر, بالکل ٹھیک. یہ مرد کون سا ہے؟ یوں بھی کہہ سکتے ہیں من حاضر رجل, یہ آدمی کون ہے, یا ایون حاضر رجل, یہ مرد کون سا ہے. سوال تھوڑا سا ڈفرینس ہو. اس میں موصول کی تعریف کے پیچھے نہ پڑھیں, تعریفیں چھوڑ دیں. تعریف کے پیچھے پڑھیں گے تو کچھ بھی پلے نہیں پڑے. بس اتنا سمجھ لیں جہاں اللہ ہی آ جائے وہ کیا ہے. سمجھ رہی بات؟ اس میں موصول کی تعریف بتاؤں. اس میں موصول وہ اسم ہوتا ہے کہ جس کے بعد صلہ آتا ہے, اور صلہ, یہ میں آپ کو گرامر کی تعریف بتا رہا ہوں, اور صلہ جملہ خبریہ ہوتا ہے کہ اس جملے کے اندر ایک ضمیر عائد ہوتی ہے جو موصول کی طرف لوٹتی ہے. سمجھ آئی کوئی بات؟ اس لیے وہ باتیں چھوڑے, بس جتنا میں آپ کو سمجھا رہا ہوں اتنا سمجھے. جہاں الذی الذین آگے کیا ہے, اس میں موصول ہے. بھائی نیٹ پہ موجود دوست اگر کوئی سوال ہو ان کا قرآن شریف کھول لیجئے. کل جو ہم نے پڑھا تھا ایک دفعہ وہ آپ سنا لیں مجھے. پرسوں تو پڑھا تھا نا, سنایا تو نہیں تھا آپ نے, ایک دفعہ سنا لیں. کہاں سے سنانا ہے؟ سنائیے. میں قرآن کریم کے الفاظ پڑھوں گا, آپ ان کا ترجمہ سنائیں گے. خاتم اللہ علی قلوبہم. ان کے کس لفظ کا ترجمہ ہے؟ وَعَلَى سَمْعِهِمْ. سماع کس لفظ کا ترجمہ ہے؟ ہم کا کیا ترجمہ ہے؟ وَعَلَى أَبْصَارِهِمْ. ان کی کس لفظ کا ترجمہ ہے؟ ابصار کا واحد کیا ہے؟ غشاوتن. اچھا جی, اگر کسی پتیلی کے اوپر ڈھکن رکھا ہوا ہو تو عربی لوگ ڈھکن کو کیا کہتے ہیں؟ غطاء بھی کہتے ہیں, غطاء غشاوت. و لہم, ان کے لیے. لیے کس لفظ کا ترجمہ ہے؟ کس کا؟ یہ تو لی ہے, یہ لا کہاں سے ہو گیا؟ لی لا میں یاد رکھیں کہ یہ جو لا ہے یہ صرف ضمیروں کے شروع میں جب آئے نا, ہوم کم اور ہو ہما لہو لہما لہم لہا لا لہما لہن لکا لکما لکم, یہ آگے پڑھیں گے آپ, ان کے شروع میں یہ لا بن جاتا ہے. اور جب اسموں کے شروع میں آئے تو اس وقت یہ کیا ہوتا ہے؟ لی, جیسے للہ, لزید, لخالد, لعمر. اگر اسم کے شروع میں لا آ جائے گا تو اس کا اور مطلب ہے. اگر اسم کے شروع میں لا آ جائے, لی نہ آئے بلکہ لا آئے, تو اس کا مطلب اور ہے, اس کا مطلب دوسرا ہے, اس کا مطلب بن جاتا ہے ضرور. بہرحال وہ ابھی ہم نے لکھا. وَلَهُمْ عَذَابٌ عَظِيمٌ. عذابٌ کی تنوین کا ترجمہ کرنے کی ضرورت ہے, عظیمٌ کا ترجمہ کرنے کی, تنوین کے کا ترجمہ کرنے کی. تنوین کے کتنے ترجمے آتے ہیں؟ تنوین کا پہلا ترجمہ جی کیسی مان دیں؟ تنوین کا کیا ترجمہ ہے پہلا؟ کچھ, کوئی, کسی. اور تنوین کا دوسرا ترجمہ کیا ہے؟ جب آپ میرے سوالوں کا جواب دیتے ہیں تو مجھے پتہ چلتا ہے کہ شوق والی کلاس ہے اور ذوق شاید دوبارہ زندہ ہو گیا ہے. اچھا جی, چلیے جی آگے پڑھیے. یہ زیادہ نہیں ہوگا انشاءاللہ، کم ہی ہوگا. ان میں سے اکثر الفاظ کا ترجمہ تو آپ کو آتا ہوگا، دیکھ لیجیے گا. بسم اللہ الرحمن الرحیم. و من الناس، و کیا ترجمہ کریں گے؟ مین، مین کا ترجمہ میں سے بھی کر سکتے ہیں، کر سکتے ہیں. میں سے یا سے ایک ہی بات ہے، میں سے ایک سے کوئی اس میں فرق نہیں. الناس، ال کا ترجمہ کرنے کی ضرورت ہے، ناس کا ترجمہ لوگ. اچھا جی، آگے من، آج ہی پڑھا آپ نے، من جو، یقولو یا کا ترجمہ وہ، یقولو یہ قول سے نکلا ہے، قول اردو میں بولا جاتا ہے، کہتے قول و قرار، کہتے قائل، قال کا مطلب کہا، ٹھیک ہے جی. جب حدیث کی کتابیں پڑھتے ہیں نا تو اس وقت کہتے ہیں قال، قال رسول اللہ صلی اللہ علیہ وسلم، پہلے قال کا مطلب ہوتا ہے صحابی نے کہا، اور دوسرے قال کا مطلب ہوتا ہے حضور صلی اللہ علیہ وسلم نے کہا. کسی جاہلوں کے ساتھ کسی عالم کا مناظرہ ہو گیا، اور جو عالم تھا وہ بڑی حدیثیں سناتا تھا، اور جو جاہلوں کا کوئی پیر تھا تو اس کو اور کوئی بات نہ ملی کہ میں اس سے مناظرہ جیتوں، نہ اسے کوئی حدیثیں پڑھنی آتی تھیں، نہ کوئی زیادہ حدیثیں یاد تھیں، نہ کچھ قرآن کریم کو جانتا تھا. اس نے اپنے مقتدیوں کو سمجھا دیا کہ یہ تمہارے نبی کو کالا کالا کہے گا، دیکھ لینا اس کی ایسی کالی زبان ہے کہ یہ جب بات شروع کرے گا تو کیا کہے گا؟ معاذ اللہ تعالی. اب ان بےچارے جاہلوں کو کیا پتا عوام کو، وہ مولوی صاحب آئے اور آ کر کے انہوں نے حدیث کی کتاب کھولی، کھول کر کے صحابی کا نام پڑھا، مثلاً وعن ابی ہریرہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم، وہ ڈنڈے لے کے پیچھے پڑ گئے، اوے تیری ایسی کیسی، تو ساڈے نبی نو کالا کالا آنا ہے، تو کالا، تیرا گھر سارے گھر کھا لے تو. یہ فرق ہوتا ہے اہل علم کا اور بے علم لوگوں کا. اللہ ہمیں اہل علم سے جوڑ. اچھا جی، یقولو کا مطلب یاد رکھنا، یقولو کا ایک اور مطلب بھی آتا ہے، وہ مطلب بہت کم ہے، وہ آپ کے سبق کا حصہ نہیں، میں ویسے ہی آپ کو لطیفہ کے طور پر بتا رہا ہوں. یقولو کا ایک مطلب آتا ہے قیلولا کرنا. کیا مطلب آتا ہے؟ ہمارے ہاں ایک مقولہ مشہور ہے، من قال قال اللہ فقد کفر، جس نے قال اللہ کہہ دیا وہ کافر ہو گیا. جس نے کیا کہہ دیا؟ قال اللہ. وہاں قال کا مطلب ہے قیلولا کرنا، کہ اللہ کیا کر رہا ہے؟ قیلولا. اللہ قیلولا سے پاک ہے، اللہ کبھی بھی سوتے نہیں ہے. تو جو بندہ کہے کہ اللہ سو گیا ہے تو وہ کافر ہو جائے گا یا نہیں؟ یہ عربی کے لطیفے ہیں، ہمارے ایسے لطیفے ہیں. اچھا جی، من جو، یقولو وہ کہتے ہیں، ٹھیک ہے جی، آمنا. ہم کس لفظ کا ترجمہ ہے؟ نا کا، آمن ایمان لائے. تو آمنا ہم ایمان لائے، باللہ و بالیوم الآخری، آخرت کے دن پر. با کا ترجمہ پر، ال کا ترجمہ کرنے کی ضرورت نہیں. یوم کا مطلب دن، آخر، آخرت، آخرت کے دن پر. و ما، یہاں ما کا ترجمہ ہے نہیں، ما کا ترجمہ نہیں بھی آتا ہے. اور نہیں ہم، وہ بھی، اس بھی کا ترجمہ کرنے کی ضرورت نہیں ہے. کبھی کبھی با لفظ کو خوبصورت بنانے کے لیے آتا ہے اور اس کا ترجمہ نہیں کیا جاتا. مؤمنین، ایمان لانے والے، مومنین میں کوئی جمع کی علامت نظر آ رہی ہے؟ نیم جمع کی علامت ہے بالکل صحیح. یقادعون آج کے لیے نیا لفظ ہے, یو کا کیا ترجمہ کریں گے؟ وہ عربی زبان میں خدا کا مطلب ہوتا ہے دھوکہ دینا, کسی کو دھوکہ دینا, خدا مخادع خادع دھوکہ دینا. تو یقادعون یقادعون وہ دھوکہ دیتے ہیں, وہ دھوکہ دیتے ہیں. جی وہ کہتے ہیں کہ ہم ایمان لائے اللہ پر اور یوم آخرت پر, حالانکہ وہ مومن نہیں ہے. یہ منافقوں کے بارے میں بات کر لی ہے, یہ تشریح میں انشاءاللہ آئے گا, اس کا بامحاورہ ترجمہ کروں گا پھر بھی کلیئر ہو جائے گا. یخادعون وہ دھوکہ دیتے ہیں, وہ کس لفظ کا ترجمہ ہوگا؟ یو کا. اور کوئی علامت نظر آ رہی ہے؟ اونا, بالکل اونا جمع کی علامت ہے. اللہ اللہ کو, وہ اللہ کو دھوکہ دیتے ہیں. حالانکہ اللہ کو کوئی دھوکہ دے سکتا ہے؟ وا اور الذین ان لوگوں کو جو, ان جو بھی اس کا ترجمہ آتا ہے کہ نہیں, ان جو وہ جو جنوں جنہیں جن کو, الذین ان لوگوں کو جو, دیکھیں جی اب ان لوگوں جو, یہ تو اس کا ترجمہ ہو گیا, اور کو جملے کو جوڑنے کے لیے لگایا گیا, کا کے کی کو ہے ہوں کو, یہ سب جوڑنے کے لیے الفاظ لگائے جاتے ہیں. آمانو ایمان لائے, اس میں کوئی علامت نظر آ رہی ہے آپ کو؟ کون سی؟ او, یہ جمع کی علامت ہے. اپنا اشرف صاحب, یہ آمنو میں جو واؤ ہے, یہ واؤ کا ترجمہ اور کیوں نہیں کرتے آپ؟ کہاں سے پتا چلے آپ کو یہ جمع والا ہے؟ یہ پہلے لفظ کے ساتھ متصل ہوتا, یہ اگر الگ تھلگ ہوتا تو پھر یہ واؤ بمانہ اور ہوتا. یخدعون وہ دھوکہ دیتے, الا کا مطلب ہے مگر یا سوا, الا مستثنا کرنے کے لیے آتا ہے, کچھ چیزیں ہیں ان میں سے یہ مستثنا ہے, الا اس کے لیے آتا ہے. الا کا ترجمہ مگر بھی کر لیتے ہیں, الا کا ترجمہ سوا بھی کر لیتے ہیں. الا کا ترجمہ یہاں کر لیں مگر. انفس نفس کی جمع ہے, نفس کہتے ہیں جان کو, میرا نفس حاضر ہے, میری جان حاضر ہے. انفس جانے, انفس جانے, ہم کا ترجمہ کر سکتے ہیں اپنی جانے, کر سکتے ہیں, کیونکہ اس سے پہلے اور بعد میں اسی سے ملتے جلتے الفاظ آ رہے ہیں, جمع کے الفاظ ہیں اور غائب کے ہیں, لہذا ان کے مطابق جب ضمیر آتی ہے, اسے کہتے ہیں ضمیر, ان کے مطابق جب ضمیر آتی ہے تو اس کا ترجمہ اپنے کیا جاتا ہے. اچھا جی. وَمَا يَخْدَعُونَ اور نہیں دھوکہ دیتے وہ, الا مگر انفسهم اپنی جانوں کو, وا اور ما نہیں, یشعرون شعور سے نکلا ہے, شعور اردو میں بولا جاتا ہے سمجھنا, شعور رکھنا, یا کا مطلب وہ, یشعرون شعور رکھتے وہ. اس میں آپ کو کوئی علامت نظر آ رہی ہے؟ جمع کی علامت ہے اونا. ایک دفعہ میرے ساتھ دہرائیے, سمجھ کے بھی کر سکتے ہیں. ہاں, وَا میرے ساتھ پڑھیں, وَا اور مِنَ النَّاسِ لوگوں میں سے, مَن جو, يَقُولُ وہ کہتے ہیں, آمَنَّا ایمان لائے ہم, بِاللَّهِ اللہ پر, و اور بالیوم الآخر آخرت کے دن پر, و اور ما نہیں, ہم وہ بِمُؤْمِنِينَ ایمان لانے والے یخادعون اللہ وہ دھوکہ دیتے ہیں اللہ کو و اور الذین ان لوگوں کو جو آمنوا ایمان لائے وما اور نہیں یقطعون وہ دھوکہ دیتے الا مگر انفسهم اپنی جانوں کو وما اور نہیں یشعرون وہ شعور رکھتے. اس کا باب محاورہ ترجمہ سنیے. وَمِنَ النَّاسِ مَنْ يَقُولُ آمَنَّا بِاللَّهِ وَبِالْيَوْمِ الْآخِرِ وَمَا هُمْ بِمُؤْمِنِينَ اور لوگوں میں سے کچھ لوگ ایسے ہیں جو کہتے ہیں کہ ہم ایمان لائے اللہ پر اور آخرت کے دن پر, حالانکہ وہ مومن نہیں. يُخَادِعُونَ اللَّهَ وَالَّذِينَ آمَنُوا وَمَا يَخْدَعُونَ إِلَّا أَنفُسَهُمْ وَمَا يَشْعُرُونَ وہ دھوکہ دیتے ہیں اللہ کو اور ان لوگوں کو جو ایمان لائے, حالانکہ وہ دھوکہ نہیں دے رہے مگر اپنی ہی جانوں کو اور انہیں شعور نہیں. اب میں الفاظ پڑھتا ہوں, آپ و من الناس من يقول من يقول جو کہتے ہیں آمنا, ہم کس لفظ کا ترجمہ ہے, باللہ وباليوم الآخر وما نہیں ہم بی مؤمنین بی يخادعون الله والذين آمنوا وما يخدعون إلا أنفسهم وما يشعرون وشعور رکھتے. یہ لفظ اصل میں یہ گرامر کی بات ہے کہ ایک جو ہے وہ باب مفعلہ میں سے ہے اور ایک خلافی مجرد کے بابوں میں سے ہے. ایک آتا ہے خادع یخدعو سے, ایک آتا ہے خادع یخادعو سے, دونوں کے مطلب میں کوئی فرق نہیں. لفظ بھی مختلف نہیں, صرف ایک الف کا فرق ہے, باقی جو ہے نا یعنی باپ کا گرامر کے لحاظ سے اگر بتایا جائے تو باپ کا فرق ہے. اب آپ کہیں گے باپ کیا ہے, تو وہ باپ الگ بات ہے. تھوڑا سا تجویز کے ساتھ پڑھ لیں. آپ نے سپارے کی طرف توجہ رکھنی ہے اور سبز حرف کو کیا پڑھنا ہے, مرتا, اور جہاں سرخ نشان ہو وہاں کیا کرنا ہے, اونا, اور جہاں نیلا نشان ہو تو وہاں قلقلا کرنا ہے. اعوذ باللہ من الشیطان الرجیم. الله الرحمن الرحيم. ومن الناس من याद रखें कि मैं यकूलू के नून पर अगर वक्फ करेंगे तो क्या पढ़ेंगे? मन। और देखिए वमीन नास में जो नून के ऊपर शद पड़ा हुआ है वो किस रंग में लिखा हुआ है? यहाँ क्या करेंगे? मैं यकूलू, आप किस रंग में लिखा हुआ है? इसको क्या पढ़ेंगे? आमन्ना बिल्लाह। नून के ऊपर गुन्ना करेंगे, ठीक है जी। नून के ऊपर शब्द किस रंग में है? आमन्ना بالله وباليوم الآخر بعض ساتھیوں نے اسے پڑھا ہے وباليوم وباليوم غلط ہو جائے گا نام کے اوپر خلخلہ کرنا ہے اس کو یوں پڑھنا ہے وباليوم کچھ ساتھیوں نے اسے پڑھا ہے وباليوم وباليوم بھی غلط ہو جائے گا اس میں या को जब वाव की तरफ वाव के साथ मिलाना है तो होंठ गोल हो जाएंगे इस तरीके से। देखिए वबिल्यौमिल आखिर भी नहीं पढ़ना, आखिर पढ़ना है, ठीक है जी। वबिल्यौमिल आखिर वमा हुम आ को मोटा पढ़े وَبِالْيَوْمِ الْآخِرِ وَمَا هُمْ وَمَا هُمْ بِمُؤْمِنِينَ بے مومنین غلط ہو جائے گا بِمُؤْمِنِينَ مُؤْ یہ آواز دوبارہ نہ آئے مُؤْ نہیں مؤمنين يقاتلون الله اسلام کو باری پڑھنا ہے یا پور پڑھنا ہے يقاتلون الله والذين آمنوا وما يخدعون إلا أنفسهم इसको अनफुसहुम नहीं पढ़ना, इसको पढ़ना है अनफुसहुम। ये नाक के पांसे में आवाज जाएगी أنفسهم میری آواز سنے أنفسهم لا أنفسهم وما يشعرون वा को पुर पढ़ना है وَمَا يَشْعُرُونَ صدق الله العظيم ہماری کلاس آج کی مکمل ہوئی اگر آپ بھائیوں میں ہر کسی کا کوئی سوال ہو تو آپ کر سکتے ہیں فرینڈ دوست کر کے سوال کر لیں اگر کوئی سوال نہیں